बित्यो घर छोडी हिँडेको, अहिलेसम्म छैन के किनेको, के चिनो ल्याइदेऊ होला तिम्रो नाउँमा। दसैँ राति हारमा सँगै टिका लाउन सुनलाई फर्किँदैछु त्यो प्यारो जन्म त्यो प्यारो Yeah.